नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। संसदको अवरोध फुकाउन ए माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री कोइरालाको आग्रह। संसदको बैठक आज पनि बस्दै। एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्ने। संगठनात्मक प्रतिवेदनमा छलफल हुने। नेता ओली आज उपचारपछि स्वदेश फर्कदै। सिरियामा आज राष्ट्रपति निर्वाचन। वर्तमान राष्ट्रपति बसर सहित 3 जना चुनावी मैदानमा। र श्रीलङ्का र न्युजिल्यान्ड इङ्ल्यान्ड बीचको 5औँ एकदिवसीय क्रिकेट आज चेल्सीका मिडफिल्डर फ्रांक लाम्पार्डले क्लब छाड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी व्यवस्थापिका संसदमा भएको अवरोध फुकाइदिन आग्रह गर्नुभएको छ। संविधानसभा निर्वाचनमा भएको भनेको धाँधलीको छानबिनका लागि संसदीय समिति बनाउनु पर्ने, चारबुधी सहमति अनुसार उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गरिनुपर्ने, विभिन्न मन्त्रालयबाट भएको रकमान्तर रोकिनुपर्ने लगायतका माग राखेर विपक्षी दलहरूले सदनको काम कारवाही अघि बढ्न दिएका छैनन्। प्री बजेट छलफलको लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक नै विपक्षीले चल्न दिएनन्। माग पूरा नभएसम्म सदन चल्न नदिने विपक्षी दलको अडान छ। प्रधानमन्त्री कोइरालाले राजनैतिक संयन्त्र आवश्यक नभएको बताउँदै संसदीय छानबिन समिति बनाउन तयार रहेकाले सदन अवरुद्ध नगर्न आग्रह गरेको बालुवाटार स्रोतले जनाएको छ। व्यवस्थापिका संसदको बैठक आज पनि दिउँसो 3 बजे बोलाइएको छ। राज्यको पुनर्संरचना बारेमा छलफल गर्न संविधानसभाको बैठक आज पनि बस्दैछ। बिहान 11 बजे नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको संविधानसभा बैठकमा सभासदहरूले सङ्घीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुख रूपमा ध्यान दिनुपर्ने सुझाव दिएका थिए। अघिल्लो संविधानसभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मसौदामा भएका सहमति वा असहमतिको निर्क्युल सम्बन्धी प्रतिवेदन र त्यस सम्बन्धी पूरक प्रतिवेदनमाथि संविधान सभामा छलफल भइरहेको छ। छलफलमा सभासदहरूले राज्यको पुनर्संरचना सत्ताको सरकारवाला र नागरिक मनोवृत्तिसँग पनि जोडेकाले पहिले त्यसको उचित निरूपण हुनुपर्ने, नाम नामाङ्कन तथा जात र भाषामा जोडेका कारण समस्या जटिल बन्दै गएकाले त्यसतर्फ सचेत हुन सुझाव दिएका छन्। नेकपा एमालेको केन्द्रीय कमिटिको बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय बल्खमा दिउँसो 1 बजे सुरु हुने बैठकमा महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदनको बारेमा छलफल भएपछि परिमार्जनसहित पारित हुनेछ। एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञावालीका अनुसार महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरूले आजको बैठकमा आफ्नो भनाइ राख्नेछन्। आजको बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख युवराज ज्ञावालीले विधान संशोधन प्रस्ताव पेश गर्ने पनि प्रचार विभाग प्रमुख ज्ञावालीले बताउनुभयो। विधान संशोधनको प्रस्ताव पारित भएपछि महाधिवेशनको तयारीका विषयमा छलफल हुने एमाले जनाएको छ। यसैबीच बैङ्ककमा स्वास्थ्योपचारपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्कनुहुने भएको छ। मध्याह 12 बजेपछि नेता ओली काठमाडौँ आइपुग्ने उहाँको निजी सचिवालयले जनाएको छ। भारतीय तीर्थयात्री बोकेको LU 1308 03 नम्बरको बस प्युठानको गोठीबाङमा दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या 18 पुगेको छ। 12 जनाको घटनास्थलमै र 6 जनाको प्युठान जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। स्वर्गद्वारी दर्शन गरेर भीमगिरीबाट कृष्णनगर जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस गोठीबाङको लामाचौरमा सडकबाट 100 मिटर तल खसेको प्रहरी प्रमुख दीपक रेग्मीले बताउनुभयो। घाइतेमध्ये 24 जनाको प्युठानमा उपचार भइरहेको छ भने 19 जनालाई बुटबल पठाइएको छ। तीर्थयात्री भारतको उत्तर प्रदेशको बहराइच, गोन्डा र बलरामपुरका हुन्। गरिब घर परिवार पहिचान गरी परिचय पत्र बाँड्ने काम यो वर्ष सुरु नहुने भएको छ। यही वर्षदेखि बाँड्ने भनिए पनि सङ्कलन गरेको तथ्याङ्क विश्लेषणको काम नसकेकाले अर्को वर्षदेखि मात्रै परिचय पत्र बाँड्ने काम सुरु हुने गरिब घर परिवार छनौट तथा परिचय पत्र वितरण बोर्डका कार्यकारी उपाध्यक्ष दुर्गा भट्टराई नेउपानेले जानकारी दिनुभयो। गरिब घर परिवार पहिचानको लागि विभिन्न 25 जिल्लाबाट घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। ती तथ्याङ्कलाई कम्प्युटरमा राखेर विश्लेषण गर्न नियुक्त गरिएको परामर्शदातालाई आउँदो सम्मको समय दिएकाले यो वर्षभित्र परिचय पत्र वितरणको काम सुरु नहुने भएको हो। हिमाल पहाड र तराईका 25 जिल्लाबाट झन्डै 13,00,000 घर परिवारको तथ्याङ्क सङ्कलन गरिएको छ। त्यसमा जिल्लाका सबै परिवारको तथ्याङ्क रहेकाले विश्लेषण गरेर मात्र गरिब पहिचान हुने उहाँले बताउनुभयो। तथ्याङ्कको विश्लेषणपछि पनि कति आमदानी भएको घर परिवारलाई गरिब मानेर परिचय पत्र उपलब्ध गराउने भन्नेबारे सरकारले फेरि निर्णय गर्नुपर्ने सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव बाबुराम भूषालले बताउनुभयो। सरकारले गरिब परिवारलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न र विभिन्न सेवाहरूमा प्राथमिकता दिन परिचय पत्र वितरण गर्ने कार्यक्रम ल्याएको हो। 2 वर्ष अघि नै यो कार्यक्रम ल्याइए पनि प्रक्रियागत झन्झटका कारण परिचय पत्र वितरणको काम सुरु हुन समय लागेको हो। लिचीको उत्पादन बढाउन सरकारले क्षेत्र विस्तार कार्यक्रम लागू गरेको छ। यस वर्षदेखि धादिङ, गोर्खा, तनहुँ, स्याङ्जा र पाल्पा जिल्लामा यो कार्यक्रम लागू भएको फलफुल विकास निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार फलफुल विकास अधिकृत पद्मनाथ आत्रे ले दिनुभएको जानकारी अनुसार यस वर्ष मात्र कार्यक्रम लागू भएकाले यसको प्रतिफल 5-6 वर्षपछि मात्र थाहा हुनेछ। देशभित्रको उत्पादनले माग धान्न नसकेपछि अरू फलफुल जस्तै लिची पनि भारतबाट आयात हुने गरेको छ। मौतरी, सर्लाई, सिराहा लगायतका ठाउँमा लिची खेती बढी हुने गरेको छ। अहिले लिचीको उत्पादन हुने सिजन हो। देशभित्रको उत्पादनले नपुगेर आयात गर्न परेपछि पोहोरको तुलनामा यस वर्ष भाउ महँगो भएको छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहादुर चन्दले आफै पार्टी अध्यक्ष भएको घोषणा गर्नुलाई तपाईँ के भन्नुहुन्छ? ए पालो भएकाले स्वाभाविक, बी पार्टीलाई चुनौती र सी पदीय मोह। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन फोन नंबर 0656-63-063 मोबाइल नंबर 98-5-50-61-743। मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाका आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियससम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने महाशाखाको अनुमान छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार। सिरियामा आज राष्ट्रपति निर्वाचन हुँदैछ। गृह युद्ध सुरु भएको 3 वर्षपछि राष्ट्रपति चुनाव हुन लागेको हो। चुनावमा वर्तमान राष्ट्रपति बसर अल असद सहित महेर हजार र हसन अल नुरी प्रतिस्पर्धामा छन्। राष्ट्रपति निर्वाचनमा मतपत्रमा एकभन्दा बढी उम्मेद्वारको नाम भएको र यो पहिलोपल्ट भएको बिबिसीले जनाएको छ। अरू प्रतिस्पर्धी तुलनात्मक रूपमा कम परिचित र चुनावी प्रचार प्रसार प्रभावकारी रूपमा गर्न नसकेकाले यो चुनावमा वर्तमान राष्ट्रपति असद नै तेस्रो कार्यकालका लागि निर्वाचित हुने अनुमान गरिएको छ। प्रधानमन्त्री वाइल अल हकीले यो चुनावलाई सिरियाको ऐतिहासिक दिन भन्दै देशमा सुरक्षा र स्थायित्व बहाल गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति चयन गर्न नागरिकलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति चुनावमा मतदान भने सरकार नियन्त्रित क्षेत्रमा मात्र हुनेछ। सरकार विरोधीहरूले चुनाव बितुल्ने चेतावनी दिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। सिरियाली राष्ट्रिय गठबन्धनका नेता अहमद अल जर्बाले यो चुनावलाई सिरियाली नागरिकको रगतले लेखेको नाटक भन्नुभएको छ। उहाँले राष्ट्रपति असदले मतदान केन्द्रमा बम विस्फोट गराएर विपक्षीहरूमाथि आरोप लगाउने तयारी गरेको दावी गर्नुभएको छ। खेल समाचार। श्रीलङ्का र इङ्ल्यान्ड बीचको पाँचौँ तथा अन्तिम एक दिवसीय क्रिकेट आज हुँदैछ। श्रृङ्खला 2-2 बराबरीमा रहेकाले दुवै टिम आज जित हात पार्दै श्रृङ्खला आफ्नो पक्षमा पार्ने कोसिसमा रहनेछन्। घरेलु टोली इङ्ल्यान्डले पहिलो र तेस्रो तथा पाहुना टोली श्रीलङ्काले दोस्रो र चौथो खेल जितेका छन्। बर्मिङहममा हुने खेल बेलुका 7:45 सुरु हुनेछ। यसअघि भएको एकमात्र टी20 जितेको श्रीलङ्काले इङ्ल्यान्ड बसाएका क्रममा 2 टेस्ट क्रिकेट श्रृङ्खला पनि खेल्नेछ। इङ्ग्लिस क्लब चेल्सीका मिडफिल्डर फ्रान्क लाम्पार्डले क्लब छाड्ने घोषणा गरेका छन्। 13 वर्ष चेल्सीका लागि खेलिसकेका लाम्पार्डले सम्झौता अवधि सकिएपछि क्लबबाट बाहिरिने घोषणा गरेका हुन्। 13 वर्ष अघि चेल्सीमा प्रवेश गर्दा आफूले यति धेरै खेल खेल्ने भाग्यमानी बन्ने र धेरै सफलता साटासाट गर्ने बारेमा विश्वास नै नगरेको बताउँदै लाम्पार्डले चेल्सी आफ्नो जीवनको महत्त्वपूर्ण पाटो बनेको बताएका छन्। 2001 वेस्टह्यामबाट आएका लाम्पार्ड चेल्सीका लागि 649 खेल खेल्दै सबभन्दा बढी 211 गोल गरेका छन्। चेल्सीले 3 पटक प्रिमियर लिग, 4 पटक एफए कप, 2 पटक लिग कप र 1-1 पटक च्याम्पियन्स लिग र युरोपा लिग जित्दा लाम्पार्ड टिमका सदस्य थिए। चेल्सीले उनीसँग पछिल्लो पटक 2013 मेमा 1 वर्षको सम्झौता नवीकरण गरेको थियो। लाम्पार्ड विश्वकप फुटबलका लागि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा छन्। उनलाई विभिन्न स्रोतका क्लबले टिममा समावेश हुन प्रस्ताव गरे पनि विश्वकप फुटबलपछि मात्र यसबारे निर्णय गर्न सक्ने बीबीसीले उल्लेख गरेको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। संसदको अवरोध फुकाउन ए माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री सुशील कोइरालाको आग्रह, संसदको बैठक आज पनि बस्ने। एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै संगठनात्मक प्रतिवेदनमा छलफल हुने। नेता ओली आज उपचारपछि स्वदेश फर्कँदै। सिरियामा आज राष्ट्रपति निर्वाचन, वर्तमान राष्ट्रपति असद सहित 3 जना चुनावी मैदानमा। र श्रीलङ्का र इङ्ल्यान्ड बीचको 5 एक दिवसीय क्रिकेट आज चेल्सीका मिडफिल्डर फ्रान्क लाम्पार्डले क्लब छाड्ने। अवस्त बिहान 10 बजे अर्पण समाचार सकियो। ध्रुवराज आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्ननगर, मोबाइल 98450 49577।